बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल पोल्नु त उसको बानी रहेछ पोल्नु त उसको बानी रहेछ अन्ततः आगो खरानी रहेछ ऐनाले गर्यो मेरो शल्यक्रिया ऐनाले गर्यो मेरो शल्यक्रिया मुटुभित्र तिम्रो निशानी रहेछ अन्ततः आगो खरानी रहेछ आफू बाहेक केही हुन्न आफ्नो आफू बाहेक केही हुन्न आफ्नो सब चिज छाडेरै जानी रहेछ अन्ततः आगो खरानी रहेछ मैले बुझेको जीवनको अर्थ मैले बुझेको जीवनको अर्थ कहिले घाम कहिले पानी रहेछ अन्ततः आगो खरानी रहेछ अँधेरो देखेर व्यर्थै डराए अँधेरो देखेर व्यर्थै डराए हर रात पछि बिहानी रहेछ पोल्नु त उसको बानी रहेछ अन्ततः आगो खरानी रहेछ प्रभाकर पण्डितको यसै गजल वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज पनि गजलको एक चक्षुको दोस्रो श्रृङ्खला लिएर आइपुगेको छु। गएको साता गजलको एक चक्षुको पहिलो श्रृङ्खला हामीले सुन्यौं र सनत कुमार वस्तीसँगको कुराकानी र उहाँका गजलहरू सुन्यौं। यसलाई तपाईँ धेरैले मन पराइदिनु भयो र दोस्रो श्रृङ्खला आजको कार्यक्रममा पनि बोकेर आएको छु। गजलको एक चक्षु सनत कुमार वस्ती। आज म सनत सरसँग धेरै कुरा गर्न चाहिरहेको छैन। अस्ति धेरैले कुरा मिठा लागे पनि गायन अझ दमदार लागे भन्नुभएको छ, त्यसैले आज गायन बढी लगाउने सोचका साथ आएको छु। तर पनि आजको कुराकानी मलाई सुरु गर्न मन छ गजल गायन र लेखनबारेकै चर्चाबाट। दिल पनि ऐना जस्तै फुटी झरी छ कि दिल पनि ऐना जस्तै फुटी झरी छ कि आफ्नै मनको अगनीमा टेक्न सकिएन आँखाबाट पस्नेलाई छेक्न सकिएन भित्र पस्न मनाही छ लेख्न सकिएन। हामीले गजल गायनमा सबैजना आकर्षित भएको बेलामा गजललाई बुझ्ने विज्ञहरूले गजल भनेको यो हो र गजलको गायकी यो हो भनेर बुझाउने किसिमको अन्तर्क्रिया अथवा कार्यपत्र प्रस्तुत अथवा ट्रेनिङ टिचिङ केही गर्न सकिने अवस्था छन् कि छैनन्? हो, एकदमै राम्रो वैचारिक प्रश्न उठाउनुभयो। अहिलेको समसामयिक चेतनामा रहेर अच्युतजी धेरै राम्रो प्रश्न हो यो, एकदमै सम्भावना छ। यसको लागि तपाईँले भनिहाल्नुभयो पहिले, यो त्यही हो समस्या। पहिले के भने गजलै आएन, त्यसपछि त्यो भयो भन्ने चल्यो होइन। अब अहिले चाहिँ गजल छैन भन्ने समस्या छैन, गजल चाहिने भन्दा बढी छ भन्ने भइसक्यो, मलाई त्यस्तै लाग्छ। त्यो छ कि र अब अहिले चाहिँ के हो त भन्दाखेरि गजललाई कसरी प्रस्तुत गर्ने गजलको रूपमा भन्ने चाहिँ मूल प्रश्न छ आफ्नो ठाउँमा। गजल त अझ सुन्यो, त्यस कारणले सुन्ने सुनाउने कुरा नै राम्रो हो भन्ने ठानेर त्यसलाई मन पराउने भएर हामीहरूले अनौपचारिक रूपले आफू आनन्द लिनलाई गरेको, त्यत्रो हल्ला मचाउने कुरा पनि छैन। र म पनि त्यस्तै पक्षको मान्छे हुँ। गजल गुनगुनाइन्छ बस, लेखिँदैन भन्नु कारण पनि त्यही हो। र तपाईँले त्यतिखेर पनि सोध्नु भएको थियो, अहिलेसम्म पनि मैले गजल सङ्ग्रह निकालेको छैन, निकाल्ने विचार पनि छैन। किनभने त्यो सुन्ने कुरा हो, सुन्नुहोस् आउनुहोस्, म सुनाउँछु, तपाईँ सुन्नुहोस्, तपाईँ सुनाउनुहुन्छ म सुनौँ, त्यसले जुन आनन्द दिन्छ गजलको स्वाद त्यही हो। खै किन किन त्यो लेख्ने छाप्ने पत्र पत्रिकामा पनि मैले दिन छोडेँ अब चाहिँ पहिले पहिले रहर थियो अलिअलि छापिन्थ्यो होइन अब छापेर के त्यही गजल मलाई छाप्नुभन्दा अगाडि आनन्द आउँछ पढ्दा सुन्छुँदा छापेर पत्रिका आएपछि कस्तो लाग्छ भने त्यसको सारा व्यक्तित्व समाप्त भयो त्यो कस्तो एकदम दरिद्र भएर बिचरा कस्तो कुण्ठित भएर कुनामा बस्यो जस्तो कस्तो कस्तो लाग्छ क्या के भएको होला यस्तो दिलको फुलबारीमा प्रीति फुल्दै रहुन् मन्द मुस्कानमा ओठ खुल्दै रहुन् पाइलालम कि उन कर्मको मार्गमा पाइलालम कि उन कर्मको मार्गमा स्नेह सद्भावका बोट झुल्दै रहुन् दिलको फुलबारीमा यो शुभकामना जस्तो छ शत्रुता दूर छोडेर मान्छेहरू शत्रुता दूर छोडे मान्छेहरू रत्न झै मित्र सारा बटुल्दै रहुन् दिलको फुलबारीमा प्रीति फुल्दै रहुन् मन्द मुस्कानमा ओठ खुल्दै रहुन् अन्तमा पूर्ण हुन् कामना उच्च हुन् भावना पूर्ण हुन् कामना उच्च हुन् भावना सुख मिल्दै रहुन् दुःख भुल्दै रहुन् मन्द मुस्कानमा ओठ खुल्दै रहुन् गजलको प्राण चाहिँ भाव हो भाव सम्पदा छैन भने अघि मैले भने नि शब्ददेखि लिएर अर्थ अभिप्राय भाव र अनुभूतिको तरङ्गसम्म पुग्न सक्ने सामर्थ्य छैन भने त्यो गजल हो कि होइन भन्ने कुरामा एकपल्ट शङ्का गर्नु अवश्य खालि बाहिरका संरचना रदीफ काफिया छन्द बहर के मिलेर हामीले गजल भन्न थालेको धेरै भयो फेरि पुनर्विचार गर्नु परेको छ कि त्यसरी फर्म्याटमा राखेर गजल सिद्ध गरेर गजल हुने हो कि गजलले साँच्चै गजल जस्तै भएर हृदयलाई छुनुपर्छ त्यस कारणले यो पक्षतिर अब ध्यान दिने बेला भएको छ अब संरचनाहरूको कुराहरू धेरै भइसके होइन अब यो काफिया रदीफमा झगडा गर्ने बेला पनि छैन एक अक्षर दुई अक्षर यो त एकदम छिचिमिरा कुराहरू साना साना अघि सुरु सुरुमा बामी गर्दा चढ्दाखेरि हुन्छ अब अलिकति ठुलो हुन् अलिक मेच्योर भनौँ गजलमा के भनिएको छ र कसरी भनिएको छ त्यतातिर चाहिँ बढी ध्यान दिनुपर्छ कि कतिको गहिरो भाव सम्पदालाई लिन खोज्छ कतिको विश्वजनीन चेतनालाई लिन खोज्छ कतिको मानवीय अनुभूतिलाई सँगाल्न खोज्छ होइन त्यसैले यी कुराहरूमा ध्यान दिनुपर्छ कि जस्तो लाग्छ अनि गजलकोमा गम्भीरता आउँछ र गम्भीरता आएपछि साँच्चै नै गजलले हाम्रो हृदयलाई छुन्छ होला अर्को कुन चरण हुन्छ अब कसलाई खोज्छ मनले थाके यो सहरमा कसलाई खोज्छ मनले थाके यो सहरमा सहरको जीवन बाँचिरहेका हरेक व्यक्तिको पीडाको प्रतिध्वनि जुन मेरो हृदयमा तरङ्गित भयो मैले त्यसमा उतार्न खोजेको छु कसलाई खोज्छ मनले थाके यो सहरमा आए छ कुन्नि कसले डाके यो सहरमा दिल भित्र दर्द घोली कति हँस्न ओठ खोली दिलभित्र दर्द घोली कति हँस्न ओठ खोली खुशियाली बन्धकीमै राखेर यो सहरमा कसलाई खोज्छ मनले थाकेर यो सहरमा स्वार्थी छ चाल चरको बोलिन्छ बोली अर्को, स्वार्थी छ चाल चरको बोलिन्छ बोली अर्को, आवाज भित्री मनको ढाकेर यो सहरमा कसलाई खोज्छ मनले, बेचैन बढ्छ ज्यादा मन प्राण हुन्छ आधा, बेचैन बढ्छ ज्यादा मन प्राण हुन्छ आधा, अपमान मात्र तितो चाखेर यो सहरमा कसलाई खोज्छ मनले, अन्तमा जब प्राण जल्छ तनमा यही प्रश्न उठ्छ मनमा, जब प्राण जल्छ तनमा यही प्रश्न उठ्छ मनमा, किन आइएछ ज्यानै फ्याँकेर यो सहरमा, आएछ कुन्नी कसले डाकेर यो सहरमा, थाकेर यो सहरमा। मैले तपाईँलाई गजल लेख्नुभएको भन्न छोडेँ, अब कति बेला कसरी गुन्जन हुन्छ चाहिँ भन्न मन लाग्यो। पहिले पनि यो चर्चा चलेको थियो कि गजल के हुन्छ भने मेरो चाहिँ एउटा खास विशेष मुडमा विशेष मनस्थितिमा उब्जन्छ, त्यसमा साँच्चै भन्नु भने मेरो कुनै योगदान छैन, त्यो कतैबाट आउँछ, म फगत माध्यम भन्छु। कुनै एउटा विशेष भाव मुद्रामा विशेष मनस्थितिमा गजलको मुड आउँछ र गजल आउँदाखेरि सुरुमा अचम्मको कुरा धुन आउँछ, मेरो शब्द आउँदैन, विचार भावहरू पनि हुँदैन, गहिरो फिलिङ हुन्छ कुनै पीडाको अथवा द्वन्द्वको अथवा खुसीको रोमाञ्चको कुनै फिलिङ छ, मैले अघि भने नि अनुभूतिको तरङ्ग छ, त्यो अनुभूतिको तरङ्ग बिस्तारै भाव बन्न सक्छ, भावमा उत्रिन्छ र त्यो भाव बिस्तारै बिस्तारै भावले अभिप्राय अर्थ गर्दै शब्दको रूप आउँछ र त्यो धुनमा त्यो गुनगुनाइरहेको धुनमा बिस्तारै शब्दहरू उत्रिन थाल्छन्, त्यो उत्रिँदै जान्छन् उत्रिँदै जान्छन्, म गुनगुनाइरहन्छु, त्यसै गरी एउटा शेर भन्छ एउटा सेज भन्छ, परम आनन्द आउँछ, म आफै सुनिरहन्छु कैयौँपल्ट गुनगुनाएर, मेरो गजलको सबभन्दा ठुलो श्रोता मै हुँ फेरि, यहीभित्र एउटा रचना गर्ने पनि लुकेको छ र त्यसको सबभन्दा ठुलो भावक पनि त्यहीँभित्र छ, कहिलेकाहीँ त्यही रचना आफैले गुनगुनाइरहँदाखेरि आफूलाई परम सन्तुष्टि परम आनन्द आउँछ, कहिलेकाहीँ मुड नभएकोमा जबरजस्ती गुनगुनायो केही पनि आउँदैन, कहाँ उड्छ उड्छ, त्यो खोक्रो शब्द मात्रै बाँकी रहन्छ, र लेख्न चाहिँ म लेख्दिनँ, धेरै पछि दुर्घटना पनि भएको छ, केही गजलहरू गाएँ गुनगुनाएँ विलिन भए, कुनै बेला यो गुनगुनाएको थिएँ भन्ने कता कता आउँछ बिर्सिसकिन्छु पछि त, हगि शब्दहरू उतार्न पनि बिर्सियो, तर पछि उत्रिन्छ पछि हप्ता दिनमा दस दिनमा पन्ध्र दिनमा पछि अब यो बिर्सिहालिन्छ कि लेखौँ न त भनेर टिपेर राखिन्छ, तर कपी कलम लिएर गजल लेख्न म बस्दिनँ, मेरो स्वभाव यस्तै छ। मैले फेरि सुन्न रहर गरेँ। ल तपाईँले सुन्न रहर गर्नुभयो, यो रहरले एक किसिमको मलाई आनन्द पनि दिएको छ, अलिकति यस्तो पनि फिल भइरहेछ मलाई, कस्तो फिल भइरहेछ, दिलमा केही दबाव जस्तो छ। अच्युजी यो धुन मेरो होइन, करिब 50-60-70 वर्ष अगाडि बेगम अख्तरले गाएको थियो एउटा गजल, गालिबको गजल, त्यसमा यो धुन छ, कोही दिलबर नहीं आता समथिङ के थियो, मैले पङ्क्ति ठ्याक्कै बिर्सेँ, जगदीश घिमरेजीले मलाई यो सुन्न दिनुभएको थियो, म सम्झिन्छु उहाँलाई आज बडो प्रेमसँग श्रद्धाका साथमा, मेरो गजलहरू केही सुनेपछि उहाँ साह्रै खुसी हुनुभयो, उहाँ गजल पढेर साह्रै 30-वटा कमेन्ट्स मलाई दिनुभएको थियो र मलाई बोलाउनु भयो र गाडीमा राखेर दिनभरि काठमाडौँ घुम्यो एक दिन त्यो दिन उहाँले सुनाउनु तपाईँले बेगम भक्तर सुन्नु भएको छ मैले भने सुनेको छैन ल सुन्नुहोस् र पछि उहाँले त्यो क्यासेटमा राखेर मलाई दिनु पनि भयो दुईवटा कहिले बिर्सन्न अनि पछि मैले त्यो धुन एकदमै मिठो लाग्यो मलाई गालिबको गजल पनि साह्रै स्वादिलो थियो अनि त्यो धुनले यसरी प्रभाव पारेको म त्यो धुनमा यो रचना गरेको चाहिँ मेरो धुन होइन दिलमा केही दबाब जस्तो छ या कसैको अभाव जस्तो छ छैन संताप या खुशी मनमा के छ त छैन संताप या खुशी मनमा हल्का हल्का तनाव जस्तो छ दिलमा केही दबाव जस्तो छ फेरि बिझ्दैछ केही आँखामा फेरि बिझ्दैछ केही आँखामा आज मौसम खराब जस्तो छ या कसैको अभाव जस्तो छ दिलमा केही भित्र भित्रै कतै जलिरहनु भित्र भित्रै कतै जलिरहनु भित्र भित्रै कतै जलिरहनु जिन्दगीको स्वभाव जस्तो छ जस्तो छ पन्ना पन्ना पढौँ पढौँ लाग्ने पन्ना पन्ना पढौँ पढौँ लाग्ने के होला पन्ना पन्ना पढौँ पढौँ लाग्ने दिल गजबको किताब जस्तो छ दिलमा केही दबाव जस्तो छ यार उनको मुहारमा हरदम यार उनको मुहारमा हरदम फक्रिएको गुलाब जस्तो छ दिलमा केही अन्तमा अन्त लाग्दैन एसनत यो दिल अन्त लाग्दैन कहाँ लाग्छ अन्त लाग्दैन एसनत यो दिल बस गजलमा लगाव जस्तो छ या कसैको अभाव जस्तो छ दिलमा केही बुलबुल एउटा इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल प्रवेश गरौं कि नगरौं यो ढोका हो, प्रवेश गरौं कि नगरौं यो ढोका हो, यो दोधार यो अनिर्णय ढोका हो। यदि सोधेमा कसैले के हो जिन्दगी, यदि सोधेमा कसैले के हो जिन्दगी, भन्छु जवाफमा यो पानीको फोका हो, यो दोधार यो अनिर्णय ढोका हो। निसंकोच यो चिठी तिमीले पायौ भने, निसंकोच यो चिठी तिमीले पायौ भने, खोलेर हेर्नु यो प्यारको पोका हो, यो दोधार यो अनिर्णय धोका हो। सुत्नु यो गजल राखेर सिरानमा, सुत्नु सुत्नु यो गजल राखेर सिरानमा, देखिने सुइना प्यारको लेखा जोखा हो। प्रवेश गरौं कि नगरौं यो ढोका हो, यो दोधार यो अनिर्णय धोका हो। रतन दर्शनको गजल संग्रह सिरानीभित्र संग्रहित यो गजलको वाचनसँगै बुलबुलमा फेरि स्वागत छ। आज हामी गजलको एक चक्षुको दोस्रो श्रृंखलामा छौं र मैले गजलका एक चक्षु शीर्षक दिएको छु सनत कुमार वस्तीलाई। पहिलो श्रृंखलामा गत साता कुराकानी अलि धेरै भयो भन्ने प्रतिक्रिया पाएकोले मैले उहाँलाई धेरै गाउन आग्रह गरिरहेको छु। आज थाक्नु भयो पनि होला, चिसै दिनहरू बाँकी रहँदा रहँदै पनि गर्मी महसुस भइसकेका छ। होइन, धेरै धेरै रमाइलो भइरहेको छ, बिल्कुल थाकेको छैन, बडो आनन्द। आजको रात्रि प्रस्तुति बुलबुल चाहिँ झन्झन गम्केर आएको, अझ रन्केर आएको महसुस गरेको छु मैले। अब फेरि सुन्ने रहर जागेको छ। फेरि सुन्ने, ल अर्को एउटा सुन्नु है त। तपाईँले पहिले नसुनेको गजल हो यो, किनभने आइसक्यो, आज आउने नै भयो, 10 वर्षको अन्तराल भइसक्यो। यद्यपि मेरो एकदमै गति साह्रै धिमा छ, बडो मुस्किलले रचनाहरू आउँछन्, म बल गरेर लेख्दिनँ, रचना गर्दिनँ, जब मुड आउँछ उत्रिन्छ तब आउँछ। फरक मुडको है। La la la la la la patthrai ko ch dil patthrai ko ch dil runch ki tai pani प्यार को दर्द ले छुन्छ कि तै पनि पत्थरै को छ दिल मनमा मैलो छ रोएर फो हुन्छ के मनमा मैलो छ रोएर फो हुन्छ के मनमा मैलो छ रोएर पो हुन्छ के आँसुको धारले धुन्छ कि तै पनि प्यारको दर्दले छुन्छ कि तै पनि यार तिम्रो कुरै सुन्न मान्दैनौ यार तिम्रो कुरै सुन्न मान्दैनौ हुन्छ बिन्ती गरौं सुन्छ कि तै पनि प्यार को दर्दले छुन्छ कि तै पनि पत्थरै को छ दिल। अर्को शेर यस्तो छ, अच्युजी बुझ्न त यी कुरा केही बुझ्दैनौ तपाईँ हामी जुन कुरा गर्दैछौ बुझ्न त यी कुरा केही बुझ्दैनौ भन्दिनु मन मनै गुन्छ कि तै पनि प्यारको दर्दले छुन्छ कि तै पनि अन्तमा कोसिसैमा सनतको बित्यो जिन्दगी। कोसिस गर्दा गर्दा गर्दा गर्दा कोसिसैमा सनतको बित्यो जिन्दगी, फेरि कोसिस गरौँ हुन्छ कि तै पनि, प्यारको दर्दले छुन्छ कि तै पनि, पत्थरैको छ दिल। साह्रै सुन्दर, अब शब्दहरू पनि सकिए, सुन्न मात्रै मजा भयो। जसरी यहाँले भन्नुभयो, म शब्दमा लेख्दिनँ, भित्र हृदयमा गुन्जन भएर आउँछ, त्यसपछि त्यसले भावबाट अभिव्यक्त हुन खोज्छ, अनि त्यसको अभिप्राय प्रकट हुन्छ र अनि बल्ल पानामा कोरिन्छ भनेर। हामीमा चाहिँ त्यो शर्मा चाहिँ त्यसरी इन्कोड भएर आयो, हामीमा डिकोड हुँदाखेरि फेरि त्यसै गरी फर्किरहेछ है। हामी बोध गर्दै गर्दै गर्दै प्रवेश गराउँदैछौँ कि जस्तो लाग्यो। दुईवटा कार्यक्रम मार्फत तपाईँका गायन र कुराकानी सुन्दै गइसक्दा पनि छोड्न मन लागिरहेको छैन, फेरि पनि सुन्ने रहर गऱ्यौँ हामीले। वाह, क्या बात है। अब म के सुनौँ तपाईँले भनेदेखि नि, ल अर्को गजल म प्रस्तुत गर्दैछु। यो अन्तिम रचना सायद आज म सुनाउँदैछु है। यो मेरो भाव मनोभाव उज्यालो एफएमलाई, अच्युतजीलाई र तपाईँको यो साह्रै लोकप्रिय कार्यक्रमका समस्त भावक श्रोताहरूलाई है। ला ला ला ला ला, ओठ तिम्रै गजल। तपाईँ गुन्जुन गजल सुनाउनुहुन्छ प्रोग्राममा। ओठ तिम्रै गजल गुनगुनाइरहुसु, जति बिर्से पनि याद आइरहुसु। ओठ तिम्रै गजल गुनगुनाइरहुसु, जति बिर्से पनि याद आइरहुसु। यस्तरी घन्कियोस् प्रेमको बाँसुरी, यस्तरी घन्कियोस् प्रेमको बाँसुरी, दुःख पीडा भुली मन रमाइरहोस्। ओठ तिम्रै गजल गुनगुनाइरहोस्, जति बिर्से पनि याद आइरहोस्। अर्को शेर यस्तो छ अच्युतजी। मन्द मुस्कान होस् या नहोस् ओठमा, मन्द मुस्कान होस् या नहोस् ओठमा, नेत्र प्रेमासुले छल छलाइरहोस्। ओठ तिम्रै गजल हार नै होस् सही प्यारको खेलमा, हार नै होस् सही प्यारको खेलमा, हार नै होस् सही प्यारको खेलमा, दिल हजुरकै सदा जय मनाइरहोस्। ओठ तिम्रै गजल अन्तमा। रातले जुन झैं, अहिले जसरी रातलाई जुनले माया गरेको छ, रातले जुन झैं गीतले धुन झैं, रातले जुन झैं गीतले धुन झैं, जिन्दगीले सधैं प्यार पाइरहोस्। ओठ तिम्रै गजल जति बिर्से पनि याद आइरहस। धेरै धेरै शुभकामना सर। मैले गायन धेरै सुने सुनाएँ आज, अझै अपुग हुँदा हुँदै यहाँले अन्त्य भनिसकेको हुनाले अब अर्को अनुरोध गर्न मिल्दैन पनि र गर्दिनँ म, बरु पछि फेरि कुनै कार्यक्रमहरूमा बोलाउँला। थोरै केही कुराकानी म छोटोमा प्रश्न सोध्छु, हजुरले पनि उत्तर दिनुहोला। यहाँको जन्म कहिले भएको? त धेरै पुरानो मान्छे हो म त अच्युजी, 2015 साल। तर तन्नेरी देख्छु मैले, धेरै कम देख्छु। 2051 का मान्छे जस्तो देखिनुहुन्छ। अनि सर कुन ठाउँमा जन्मिनु भएको? म धरान, धरानमा। काठमाडौँ कहिले आउनुभयो? काठमाडौँमा 43 सालमा, 2043 सालमा आएँ। के सिलसिलामा आउनुभएको थियो, के गरी यो लामो लहर थन्द पहरो गर्दै? 15 सालमा म धरानमा जन्मेँ, मेरो बाल्यकाल त्यहीँ बित्यो, मैले एसएलसीसम्म त्यहीँ पढेँ, प्लस टू पनि त्यहीँ पढेँ, अहिलेको भाषामा प्लस टू, त्यतिखेर संस्कृत मैले पढेँ उत्तर मध्यमा त्यहीँ। त्यसपछि म बनारस गएँ, शास्त्री आचार्य संस्कृतमा मैले त्यहीँ अध्ययन गरेँ। 1980-81 म फर्केर धरान आएँ, नेपाली सम्बन्धमा 2039 सालमा। 39 सालदेखि म क्याम्पस पढाउन थालेँ त्यहाँ, 39, 40, 41, 42 चार वर्ष पढाएँ। 43 सालमा काठमाडौँ आएँ र 43 सालदेखि म नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत अहिले वाल्मीकि विद्यापीठमा अध्यापनरत छु। मेरो मूल कर्म पेसा त्यही हो, त्यही सिलसिलामा म यहाँ आएँ। गजलको सङ्गत कहिलेदेखि पऱ्यो सरलाई? गजलको त म बनारसमा बस्दाखेरि मेरो गुरु हुनुहुन्थ्यो भारतको एकदमै यशस्वी साहित्यकार द्विजेन्द्रनाथ मिश्र निर्गुण, ठुलो साहित्यसेवी हुनुहुन्थ्यो, कथा लेख्नुहुन्थ्यो, उपन्यास लेख्नुहुन्थ्यो, उर्दू संस्कृत हिन्दी भाषाका ज्ञाता हुनुहुन्थ्यो, भयोवृद्ध हुनुहुन्थ्यो 65-66 वर्षको मैले पढ्दाखेरि, र उहाँ हिन्दी साहित्यको ठुलो विशिष्ट व्यक्तित्व मानिनुहुन्छ। उहाँको सान्निध्यमा मैले अध्ययन गर्न पाएँ र त्यसै बेलामा गजल, उर्दू साहित्य, हिन्दी साहित्य, संस्कृत साहित्य सबै एकसाथ मैले अध्ययन गरेँ र त्यसै बेलादेखि गजलको स्वाद ममा पस्यो। भन्नुहोस् न, 1980 भनेपछि 37-37, 38 सालतिर भनौँ न नेपाली हिसाबमा, त्यसपछि गजलमा मलाई रुचि लाग्यो र बसिरह्यो मनमा प्रकट चाहिँ अलिक पछि। त्यो चाहिँ के भनेदेखि, नेपालीमा त मैले कल्पना नै गरेको थिइनँ गजल नेपालीमा पनि भन्न सकिन्छ भन्ने परिकल्पना थिएन मेरो मनमा। म उर्दू सुन्थेँ गजलहरू, मैले भनिहालेँ मेहदी हसन सुन्थेँ, जगजित सिंह सबभन्दा बढी सुन्थेँ। जगजित साहबलाई त मैले सुरुदेखि अन्तिमसम्मै सायद नसुनेको कुनै पनि गीत छैन होला र मसित सङ्कलनमा नभएको पनि कुनै छैन होला। म चाहिँ एकदमै मन पराउने, जगजित काठमाडौँमा आएको बेलामा पनि भेट्ने मौका पायो, ठुलो सौभाग्य। र जगजित गइसकेपछि मलाई लाग्छ अब मेरो सुन्ने संसारै समाप्त भयो, अब केही पनि छैन जस्तो लाग्छ, त्यस्तो सुन्ने त लाग्छ, तर तिनै रचनाहरू अहिले पनि सुनिन्छ। तर पछि आएर काठमाडौँमा आएँ, पढाउन थालेँ, पछि गजलको यहाँ प्रभाव चल्दै थियो। ज्ञान वाकरजीसँग मेरो 43 सालमै भेट भएको हो, मेरो दाजुको साथी हुनुहुन्थ्यो, मेरो दाजु शरदचन्द्र अवस्थी, अनि उहाँसित परिचय भयो र अलिकति गजल भनेर उहाँले अनौठो शैलीमा केही लेख्दै हुनुहुन्थ्यो, मलाई लाग्यो कि नेपालीमा पनि लेख्न सकिने रहेछ भनेर मलाई त्यसले पनि प्रेरणा दियो। अनि मलाई के लाग्थ्यो भने यो गजलको प्रयास त हो तर गजल जस्तो गजल कहाँ छ र भन्ने मनमा लागिरहन्थ्यो र नेपालीमा हुँदैन जस्तो लाग्थ्यो। तर पछि बिस्तारै त्यो बढ्दै गयो, लेख्ने परम्पराहरू बढ्दै गएपछि मलाई पनि मनमा के लाग्यो भनेदेखि नेपालीमा गजल कस्तो हुन्छ भन्ने चाहिँ, गजल अब के गर्नुपर्छ जस्तो मलाई लाग्यो साँच्चै भन्ने भनेदेखि, के थियो थाहा छैन मेरो हृदयमा। अनि म मास्टर्स गर्दै थिएँ फेरि नेपालीमा, मैले एमए गरेपछि 48-49-50 त्यतिखेरै हो जस्तो लाग्छ। त्यसपछि मैले पहिलो रचना नै त्यही बेला गरे भयो, 20-22 वर्ष भएछ अघि। मलाई लाग्छ त्यति बेलातिरको प्रतिनिधि नेपाली गजलमा पनि तपाईँको गजल एउटा संग्रहित छ, मेबी हुनसक्छ होला, त्यति कतै पढे जस्तो होला जस्तो लाग्छ। म अगाडिको प्रश्नमा फेरि फर्केँ, यहाँको जन्म चाहिँ बुवा आमाको नाम भनिदिन मिल्छ? ए अवश्य अवश्य, किन अब मेरो बाबा चाहिँ अहिले स्वर्गवासी भइसक्नुभयो, दिवंगत भइसक्नुभयो, भर्खरै 2रो वर्ष भयो अहिले भर्खरै, 84 वर्षको उमेरमा उहाँ जानुभयो। उहाँ पूर्वाञ्चलका प्रसिद्ध विद्वान, सबैले मान्ने विशिष्ट व्यक्ति हुनुहुन्थ्यो, टीका प्रसाद शर्मा अवस्थी उहाँको नाम, पूर्वाञ्चलको पहिलो प्रोफेसर। र बुवाले करिब 40-50 वर्ष शिक्षा क्षेत्रमा योगदान दिनुभयो त्यहाँ, पूर्वाञ्चलमा प्रायः सबैले टीका गुरु भनेर बुवालाई चिन्छन्। आमा मेरो मावला आसाम हो, म आसाम सानो 5 वर्षको उमेरमा एकपल्ट गएको छु, अनि मेरी आमा पनि सानो उमेरमा नै, म सानै हुँदाखेरि 4-5 वर्षको उमेरमा नै संसारबाट बिदा हुनुभयो। त्यही बेला बाबा चाहिँ हुनुहुन्थ्यो, अहिलेसम्म 84 वर्षको उमेरमा भर्खर 2 वर्ष अगाडि। तपाईँको दाजुभाइ दिदीबहिनी? दाजु मेरो दाजु शरदचन्द्र बस्ती, म सनत कुमार बस्ती भएँ। बुवाले पछि फेरि पुनर्विवाह गर्नुभयो, उताबाट फेरि 2 भाइहरू 3 बहिनीहरू छन्। हामीहरू 7 परिवार छ, 4 दाजुभाइ 3 दिदीबहिनी बहिनीहरू। दाजु यहीँ हुनुहुन्छ शरदचन्द्र बस्ती, म भइहालेँ सनत कुमार। मेरो साइलो भाइ विनायक धरानमा छ, ऊ पढाउँछ। सञ्जय कान्छो भाइ त्यो पनि त्यहीँ पढाउँछ, उतै बस्छन्। 2 भाइहरू बहिनीहरू आफ्नो आफ्नो घरमा छन्। राजधानीमा आइसकेर अहिले बसिरहेको तपाईँको आफ्नो परिवारमा चाहिँ को को? मेरो परिवार हामीहरूको संक्षिप्त परिवार, तपाईँसित भेट्दाखेरि नै हामी कति 4 थियौँ है, त्यही हो, हामी 4 छौँ। हामी मेरी गृहिणी छन् विराटनगर, भनौँ न दिङ्ला हो मेरो पुरानो ससुराली, तर उनीहरू विराटनगरमा आएर बसेका अधिकारी परिवार, प्रसिद्ध आबाल ब्रह्मचारी षडानन्द अधिकारी, पूर्वाञ्चलका विशिष्ट व्यक्तित्व हुनुहुन्थ्यो, उहाँकै परिवार हो, उहाँकै 3-4 पुस्ता तलको परिवार हो। दीक्षा उनको नाम हो, उनी गृहिणी हुन्, अनि 2 छोराछोरीहरू छन्। छोरी अहिले इन्जिनियरिङ गर्दैछ पुलचोक इन्जिनियरिङ क्याम्पसमा, छोरो चाहिँ सेन्ट जेभियर कलेजमा +2 पढ्दैछ। हामी 4 परिवार अहिले गट्ठाघरमा बस्छौँ। अच्युतजी हस् सर, धन्यवाद सर, धेरै धेरै धन्यवाद अच्युतजी। यसरी तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि यहाँबाट सुन्नेहरूले सम्पर्क गर्न चाहनुभयो भने केमा सम्पर्क गर्नुपर्छ? धेरै राम्रो अच्युतजी, सम्पर्क गर्नलाई अब अहिले सबभन्दा सजिलो साधन मोबाइल नै बनेको छ। मोबाइल नम्बर भनौँ 9849895011, 9849895011। फेसबुकबाट पनि भेटाउन सकिन्छ? फेसबुकबाट पनि भेट्नु सकिन्छ। म फेसबुकमा भर्खरै 1 जति भएको छैन होला, फेसबुकमा पनि छु र त्यहाँ पनि धेरै साथीहरू छन्। सुन्ने सुनाउने पढ्ने क्रम त्यहाँ पनि चल्छ, त्यो पनि एउटा राम्रो माध्यम हो। मैले हजुरको नम्बर हराएको रहेछु, अनि फेसबुकमा अस्ति इमेल गरेर नम्बर हराएँ पाऊँ फेरि भनेपछि उतिनखेरै जस्तो रिप्लाई गर्नुभएको थियो तुरन्तै। SANATKUMARWASTI सनत कुमार वस्ती भनेर खोजेपछि वस्ती खोज्दाखेरि भेटिन्छ, अनि त्यसमा gmail.com लगायो भनेदेखि पत्रचार पनि हुनसक्छ। इमेल सनत कुमार वस्ती फेसबुकमा हेर्नु भने पाउनुहुनेछ, एउटै मात्रै छ सनत कुमार वस्ती, अरू धेरैवटा छैनन्। त्यहाँ सजिलै भेटिन्छ हजुर। हस् धन्यवाद, अब धेरै धेरै धन्यवाद अच्युतजी, यति रमाइलो भेटघाट कुराकानी भयो र उज्यालो एफएमको यो उज्यालोपन सधैँ कायम रहोस्। सबै भावकहरू सम्मान श्रोताहरूसम्म पनि यो उज्यालो पुगिरहेको छ। साहित्यको, काव्यको, गीतको, सङ्गीतको उज्यालो फैलाउने काम गरिरहेको छ। म पनि कुनै न कुनै रूपमा यसलाई सुनिराखेको हुन्छु। उज्यालो एफएम मलाई पनि साह्रै मनपर्ने यो सञ्चार माध्यम हो। यहाँहरू सबैलाई मेरो हार्दिक धन्यवाद छ, आभार छ यो मौका दिनुभएकोमा। धेरै दिनपछि फेरि यसरी श्रोताहरूसम्म, भावकहरूसम्म पुग्ने माध्यम दिनुभएकोमा धेरै धन्यवाद अच्युतजी। कहिलेकाहीँ अनौपचारिक बनेर कुरा गर्छु भन्ने ठोटका साथ बस्दा पनि औपचारिक भएर कुराकानी अगाडि बढ्छ। कहिले औपचारिक मात्र बन्छु भन्ने कोसिस गरे पनि अनौपचारिक हुँदै जान्छ। भन्छन् नि कुरो जता लग्यो उतै जान्छ। गएको साता सनत कुमार वस्तीसँगको श्रृङ्खला गजलका एक चक्षु प्रसारण भइसकेपछि धेरैले प्रतिक्रिया दिनुभयो, गजबको कुराकानी भयो गजलबारे भन्दै। यस्ता कार्यक्रमहरू आइरहोस् बुलबुलमा भन्नुभयो। कोही कोहीले सोध्नुभयो मलाई सनत कुमार वस्ती भन्ने कस्ता उमेरका गजलकार हुन्, कसै कसैले चाहिँ बोल्नेभन्दा धेरै गाएको भए हुन्थ्यो कि जस्तो पनि लाग्यो भनेर भन्नुभयो। आज सकेसम्म सबैका सुझावलाई सिरोपर गर्ने गरी उहाँसँग प्रस्तुत हुने मेरो कोसिस रह्यो। फलस्वरूप पछिल्लो चरणमा अलि धेरै नै अनौपचारिक कुराकानी भयो कि भन्ने अनुभूत गर्दा गर्दै पनि मैले यी सामान्य संवादहरू जस्ताको तस्तै प्रस्तुत गरेँ तपाईँ सामु। अब आजको लागि बुलबुलको समय सकिसकेको छ। गजलका एक चक्षु सनत कुमार वस्तीले आजको गायनको बिट मारिसक्नु भएको छ, तर पनि उहाँको एउटा गायन सुनेरै बिदा हुन मन छ। त्यसैले म उहाँलाई फेरि गाउन अनुरोध गर्दिनँ, तर गएको साता उहाँले गाउनुभएको एउटा अंश प्रस्तुत गरेर आज उहाँको स्वरसँगै उत्पादन सहयोगी सशिन्द्र गौतम र म अच्युत घिमिरी बुलबुल शुभरात्रि भन्छौ। आँखाबाट पस्नेलाई छेक्न सकिएन, भित्र पस्न मनाही छ लेख्न सकिएन। एउटा चिठी पठाउ भन्थे मायालुको गाउँ, मनको कुरा कागजमा लेख्न सकिएन, आँखाबाट पस्नेलाई छेक्न सकिएन, भित्र पस्न मनाइ छ।